म छु तपाईँको साथमा रामु आचार्य। कार्यक्रम अर्पण समर्पण लिएर हामी दैनिक रूपमा उपस्थित हुने गर्दछौ। दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयलाई आफ्नो बनाउनका लागि हामी उपस्थित हुने गर्दछौ र यो समयमा तपाईँलाई 0556 63 332 यो नम्बरमा स्वागत गर्ने गर्दछौ र यो नम्बरमा तपाईँ आइसकेपछि हामीले बजाउने गीतहरू मार्फत तपाईँ आफन्त प्रियजन अनि घर परिवारलाई सम्झन सक्नुहुन्छ। साथमा कसैलाई केही सन्देश दिनु छ भने पनि सन्देश छोड्न सक्नुहुन्छ र कार्यक्रममा सहभागिता जनाउनका लागि तपाईँले प्रयोग गर्ने नम्बर 0556 63 332 र 0556 63 333 यो दुईवटा नम्बर खुल्ला रहेको छ। यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट शान्ति मोक्तान। कोराकबाट शान्ति मोक्तान, हजुर। के गर्नुहुन्छ शान्तिजीले? बसी बसै दाई। बसी बसै मात्रै छ है? हजुर। अनि शान्तिजी खाजा खानुभयो? अब एकछिन पछि है? हजुर। अनि कसलाई सम्झने आज? फर्स्ट टाइम हजुरलाई धन्यवाद। राजदीप दादालाई, अनि तिलक कुमारी, अनि उति प्रजल अशोक, त्यति कुमार सुनाउन चाहन्छु। हुन्छ शान्तिजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनु भएको थियो शान्ति मोक्तान कोराकबाट र यति बेला फेरि पनि कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला छ कार्यक्रम अर्पण समर्पणमा सहभागिता जनाउनका लागि। र यति भन्दा भन्दै फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ भन्ने इसारा राजबाट आयो यहाँनिर, उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ अबको क्रममा। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? देवघाटबाट संगीता तामाङ। हजुर। संगीताजीले के गर्नुहुन्छ? म पढ्छु। कतिमा पढ्नुहुन्छ संगीताजी? सातमा पढ्दै हुनुहुन्छ। हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक उन्नतिको लागि शुभकामना यहाँनिर दिन चाहे। कसलाई सम्झने? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि मेरो घर परिवार, रेडियो सुन्ने सम्पूर्णका लागि। हुन्छ संगीताजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो संगीता तामाङ देवघाटबाट र फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा राजबाट। हजुर नमस्कार। सम्पर्कबाट टाढिसक्नु भएको छ। कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz ध्वनि तरङ्गमा यति बेला भने भाका सुन्ने बेला नै भइसकेको छ। आजको आइतबार व्यवसायमा हामीले तपाईँका लागि मिठा मिठा लोक तथा दोहोरी भाकाहरू लिएर आउने गर्दछौँ। स्वयंरूप आज पनि यति बेला भाकाहरू लिएर आएका छौँ र पृष्ठभूमिमा गुन्जिसकेको छ आवाज, यो भाका सुन्छौँ, त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ। भर पारे है पता है। तिम्रो पनि सहारा यही जन मात्रै हो भने आउँला माया भेट्नलाई मौका पारी पारे तिम्रो पनि सहारा यही जन मात्रै हो भने आउँला माया भेट्नलाई मौका पारी भाकासँगै तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा तपाईँ यति बेला कार्यक्रम सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाज सुनिरहनु भएको छ र यति बेला कोही मित्र आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट दिपेन्द्र तामाङ खोराकबाट दिपेन्द्र तामाङ हजुर के छ दिपेन्द्रजी खै केही छैन दादा त्यतिकै बसिरह दादा बसी बसै मात्रै चलाएको छ है हजुर अनि खाजा खानु भयो दिपेन्द्रजीले खाइसकेँ दादा अनि हजुरले मैले पनि खाइसकेँ दिपेन्द्रजी अनि सुनाउनुहोस् के भइरहेछ खोराकतिर खै पानी पर्ला जस्तो भइरहेको थियो पानी पनि परेन खै केही छैन दादा त्यति पानी पर्ला जस्तो भएको छ तर परेन है हजुर अब मौसमको अनुसार चाहिँ आज पानी पर्छ भन्ने नै छ के अरे है पानी पर्ला जस्तो भएको छ पानी परेन सायद पानी पर्ला किनभने मौसमले अनुमान गरिसकेको छ आज पानी पर्ने सम्भावना भनेर कसलाई सम्झने आज सर्वप्रथम हजुरको लागि धन्यवाद अनि प्राप्ति दादालाई अनि मेरो घर परिवारलाई अनि मेरो साथीहरू कुमार तामाङ अनि तिलक तामाङ अनि प्रवीण तामाङ अनि प्रेम स्याङ्बो अनि रमेश तामाङ अनि रमेश सङ्धान अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा हुन्छ दिपेन्द्रजी आउँदै गर्नुहोला अहिले पनि सुटिन्छ नमस्कार नमस्ते दादा आउनुभएको थियो दिपेन्द्र तामाङ कोराकबाट सम्पर्कको लागि मिठो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ तपाईँ पनि 0055-63-332 र 333 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र कार्यक्रममा सहभागिता जनाउनका लागि यति बेला फेरि पनि कोही मित्र आइसक्नु भयो भन्ने इसारा राजबाट मिलिरहेको छ ढिला नगरिकन उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ हजुर नमस्कार हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुँबाट सबिना तनहुँबाट सबिना हजुर के गर्नुहुन्छ सबिनाजीले के गर्दै त्यतिकै बस्ने, गोठालो जाने, आउँछन् त्यही नै हो। त्यति मात्रै छ है? त्यति मात्रै छ। के पालन बढी हुन्छ तनहुँतिर? के भन्नु दाइ, बाख्रा भैँसी गाई यस्तै हुन्छ दाइ, अरू के पनि हुँदैन। जे भने यो कृषिको एउटा पाटो हो, धेरै राम्रो छ नि त त्यो त, होइन र? एकदमै हो। हुन्छ, यो कृषि पेसा फस्टाउँदै जाओस्, यो शुभकामना छ तपाईँलाई है। थ्याङ्क यू दाइ। हुन्छ, ककसलाई सम्झने आज? ककसलाई भन्नुभयो फर्स्ट अफ अल हजुरलाई धन्यवाद, अनि फोन उठाउनु दाइलाई, अनि मेरो साथीहरू हुनुपर्दा रविना, नविना, बिना, सञ्जय, सर सागरलाई, अनि चितवनको साथी विज्ञानलाई, अनि मलाई सबिना हजुर चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई। हुन्छ, धन्यवाद सबिनाजी, आउँदै गर्नु होला है त। हुन्छ भाइ। हुन्छ, यति बेला सबिना आउनुभएको थियो तनहुँबाट, फेरि पनि एउटा भाका सुन्ने बेला भएको थियो, तर राजको इसारा कोही मित्र आइसक्नु भएको छ भन्ने। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि सुकलाल लामा दादा। कोराकदेखि सुकलाल लामा भन्नुभयो? हजुर। के छ सुकलालजीको खबर? ठिक ठिकै छ दादा। के गर्नुहुन्छ सुकलालजीले? बसी बस्छ दादा। बसी बसे मात्रै छ? हजुर। अनि खाजा खानुभयो? सर दादा हजुरलाई, अनि मेरो घरको परिवारलाई कि अङ्कल आन्टीलाई, अनि बाजे बजेलाई, रमेश भाइलाई, देवबहादुर भाइलाई, अनि शेरबहादुर भाइलाई, कुमार सिंह, अनि अशोक, त्यति हो दादा। हुन्छ सुकलालजी, आउँदै गर्नुहोला, अहिलेलाई भने छुट्टिन्छु। नमस्कार। नमस्कार दादा। आउनु भएको थियो सुकलाल लामा कोराकबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढिसक्नु भएको छ। अर्को भाका सुन्ने बेला भएको छ, यो भाकापछि एक किसिम ब्रेकमा जानेछौँ, ब्रेकपछि फेरि पनि आउनेछौँ। यति बेला भने यो मिठो भाका मैले उनलाई

यो श्रृङ्खलामा सहभागिता जनाउनका लागि आइसक्नु भएको छ भन्ने इसारा पनि यहाँनिर मिल्यो। ढिला नगरिकन उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ। अबको क्रममा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट नवीना भुजेल। के छ नवीनाजीको हालखबर? ठिकै छ दाजु। सबै राम्रै छ? कसलाई सम्झने आज? मेरो साथी हुनु मेरो सुनेर बस्नु दिदी रविनालाई, मेरो साथी सबिनालाई, बिना सञ्जय सर सागर रविन सुने अब सम्पूर्णलाई दाजु। हुन्छ नवीनाजी। आज हामीले सातजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। कोराकबाट शान्ति मोक्तान, देवघाटबाट सङ्गीता तामाङ, कोराकबाट दिपेन्द्र तामाङ, तनहुँबाट सबिना, कोराकबाट शुक्लाल लामा, कोराकबाट प्रवीण तामाङ, तनहुँबाट नवीना भुजेल। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो नि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र प्रविधिबाट सघाउने राजलाई धन्यवाद। तपाईँको मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण समर्पणको युवसाईबाट बिदा चाहन्छु। नमस्कार। दिल मेरो चोरी लागे गाउँकी नानीले, गाउँकी नानी, दिल मेरो चोरी लागे गाउँकी नानीले, दिनमा भोक लाउँछ न रात पनि दिउँछ, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले। गाउँकी नानीले, गाउँकी नानी, गाउँकी नानी, दिल मेरो चोरी लागि गाउँकी नानीले, दिनमा भोक लाउँछ न रात पनि दिउँछ, दिनमा भोक लाउँछ न रात पनि दिउँछ,

लागि सरकार गृह कार्यमा जुटेको भन्दै छिट्टै नियुक्ति प्रक्रिया अगाडि बढ़ने बताउनुभयो। यस्तै सल्यानका विभिन्न सरकारी कार्यालयहरूका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै मन्त्री सिंहले जनताको काम प्रभावकारी रूपमा अविलम्ब गर्न आग्रह गर्नुभयो। संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले संचार गृहमा दलित समावेशीकरणका लागि संचार ऐनमा परिमार्जन गर्नुपर्नेमा जोर दिनुभएको छ। मन्त्रालयमा आज विभिन्न संचार माध्यममा कार्यरत दलित पत्रकारको ज्ञापन पत्र बुझ्दै मन्त्री रिजालले संचार क्षेत्रमा दलित जनजाति मधेसी समुदायको प्रतिनिधित्व कम रहेकाले संचार नीति परिमार्जन गरी सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो। जागरण मीडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले विभिन्न सरकारी संचार माध्यममा दलित समुदायको समावेशीकरणलाई नीतिगत रूपमा सुरक्षित बनाउनुपर्ने बताउनुभयो। ज्ञापन पत्रमा दलित समुदायका संचारकर्मीले क्षमता अभिवृद्धि प्रोत्साहन र उत्प्रेरणाका लागि विशेष बजेट व्यवस्था गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, नेपाल टेलिभिजन र रेडियो नेपालबाट कम्तीमा एक घण्टा साप्ताहिक रूपमा जातीय छुवाछुत र भेदभाव विरूद्ध लक्षित कार्यक्रम उत्पादन तथा प्रसारणका लागि निशुल्क समय उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन्। नेकपा माओवादीको कार्यालय बैठकले जिल्ला सम्मेलनहरूमा देखिएको विवाद समाधान गरेर जाने निष्कर्ष निकालेको छ। आज अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिमपाटामा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा देखिएको विवाद, संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। एकीकृत माओवादीले अहिले देशव्यापी रूपमा जिल्ला सम्मेलन जारी राखेको छ। स्थानीय तहमा यसअघि हुने कार्यक्रम तामझामका साथ हुने गरेको भए पनि अहिले धेरैजसो जिल्लामा देखिएको विवाद कसरी हल गर्ने भन्ने विषयमा केन्द्रीय कार्यालयको बैठक केन्द्रित छ। एकीकृत माओवादीमा जिल्ला तहमा आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काइराइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडेरीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आज सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुल्लहर, मोबाइल 9801986993। घर भाडामा टाढी सौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 9812781467 र 9855055005। भर्ना सम्बन्धी सूचना, स्वच्छ शान्त एवं पारिवारिक वातावरणमा अध्ययन गराइने तथा विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको यस मुनलाइट आवासीय माध्यमिक विद्यालय जुटपानी 1 भटेनीमा नयाँ शैक्षिक सत्र 2071का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। प्राचार्य एवं मुनलाइट आवासीय माध्यमिक विद्यालय परिवार जुटपानी 1 भटेनी चितवन। होन्डा कम्पनीका जुनसुकै मोडलका मोटरसाइकल तथा स्कुटर मात्र पिनाकल अटोमोबाइल प्राली खैरनी 4 पर्सा बजारमा। पिनाकल अटोमोबाइल प्रालिका विशेषताहरू, होन्डा कंपनी का संपूर्ण मोडल का मोटर बाइक स्कूटर सुपथ मूल्य में पाइने, दक्ष मेकानिक द्वारा अत्याधुनिक प्रविधि मोटरसाइकिल सर्विसिंग गरिने, स्पेयर पार्ट्स को सुविधा हुनु का साथ ही एक्सचेंज को पनि सुविधा छ, साथ ही फाइनेंस को पनि व्यवस्था रहेको जानकारी गराइन्छ। सम्पर्क पिनाकल अटोमोबाइल प्राली खैरनी 4 पर्सा बजार, फोन 056-583-745, मोबाइल 98-550-55-331। भर पर्दो वैदेशिक रोजगार का लागि दक्षिण कोरिया, कोरियाली रोजगार का लागि कोरियन भाषा। अनि कोरियन भाषा को लागि? हजुर, कोरियन भाषा को लागि समझने पर्ने ठाउँ रिफ्रेश एक्जैक्ट स्टडी सेंटर, रत्नगर 2 चितवन, फोन नंबर 056-561-330 र 562-293। साथ ही हामी कहाँ कोरियन भाषा को अलावा प्लस टू देखि मास्टर लेवल सम्म का संपूर्ण विषय का ट्यूशन कक्षा पनि संचालन भइरहेको छ। आकर्षक घडेरी बिक्रीमा खैहने 3 पर्सा, नमुना पेट्रोल पम्प पछाडी रहेको पूर्व पश्चिम राजमार्गबाट 150 मिटर भित्र रहेको आकर्षक घडेरी धमाधम बिक्री भइरहेको जानकारी गराउँदछौ। घडेरीका विशेषताहरू, राजमार्गबाट 150 मिटर भित्र स्वच्छ र शान्त वातावरण रहेको, खानेपानी तथा बिजुलीको राम्रो व्यवस्था भएको, हिमाल पहाड छर्लङ्ग देख्न सकिने मनोरम वातावरण भएको, सम्पर्क खैहने 3 पर्सा नमुना पेट्रोल पम्प पछाडी तथा ब्रदर्स सप्लाई स्टडी, मोबाइल नम्बर 98-452-72-705, 98-066-13-123। आकर्षक घडेरीहरू बिक्रीमा खैरहनी 7 चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट 50 मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट 500 मिटर पश्चिम तर्फ, साथै भुवानी शंकर कलेजबाट 500 मिटर दक्षिण पश्चिम तर्फ रहेका आकर्षक घडेरीहरू बिक्रीमा छ। विकासका पूर्वाधारहरू, बाटो, पिउने पानी, विद्युत, टेलिफोन लगायत अन्य सर्व सुविधा सम्पन्न घडेरीहरू खरिद आफ्नो भविष्य सुनिश्चित पार्नुहोस्। सम्पर्कका लागि रेशम जी, मोबाइल 98-091-86-993। हेर यो दुब्लाको सुकेरै जाने भो, न खान्छ दुध न खान्छ घिउ, अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ? क्यार न पर त कसरी लाग्छ जिउ, त्यो चाहिँ भन्नुहोस् न। न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ। हामी कहाँ दुध, दही, घिउ, पनिर, नौनी घिउ, चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू, साथै बेकरी आइटम, केक, बर्थडे केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस र चिया कफी पाइन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप, रत्नगर बकुलर चोक, मोबाइल 98-454-99-499 र 98-451-17-214। शिक्षक आवश्यकता, स्काई राइडर आवासीय उच्च माविको लागि प्राथमिक तहमा अध्यापन गराउन सक्ने 2 अंग्रेजी र 1 गणित विषयको दक्ष अनुभवी र मेहनती शिक्षकको आवश्यकता परेको हुँदा प्लस टू वा सो सरहको योग्यता भएको नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति यही वैशाख 17 गतेसम्म। प्राचार्य स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर चितवन, सम्पर्क फोन नम्बर 056-564-564-562-782, मोबाइल 98-550-62-370 र 98-450-43-460। यति राम्रो घर होइन या ठुला पर्सेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा? यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा। छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु, अनि लक्ष्मी भित्रिँदैन त घरमा? वैदेशिक रोजगारका लागि दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै 1 महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली, पुलचोक नारायणगढ चितवन, मोबाइल 98-550-62-640 र 98-456-17-700। रेडियो अर्पण 104.5 MHz। घोडबाजी उत्कृष्टता,